तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब। छोरी हाम्रा सपनाहरू गतिला छैनन्, छोरी हाम्रा सपनाहरू गतिला छैनन्, किनकि बिस्तरा सिरानी सजिला छैनन्। छोरी हाम्रा सपनाहरू गतिला छैनन्, एउटा यस्तो भर्याङ जहाँ मैले चढ्नु छ, एउटा यस्तो भर्याङ जहाँ मैले चढ्नु छ, मेरा पाउ छैनन् उसका खुट्किला छैनन्। छोरी हाम्रा सपनाहरू गतिला छैनन्, आज पनि बच्चाहरू स्कुल गएनछन्, आज पनि बच्चाहरू स्कुल गएनछन्, आज पनि सुन्तलाका चिचिला छैनन्। छोरी हाम्रा सपनाहरू गतिला छैनन्, चल्न त चलेकै छ सास तिमी नहुँदा, चल्न त चलेकै छ सास तिमी नहुँदा, तर किन यी पलहरू स्वादिला छैनन्। छोरी हाम्रा सपनाहरू गतिला छैनन्, सबै सबैलाई गजल सुनाउन सक्दिन, सबै सबैलाई गजल सुनाउन सक्दिन, सबै सबै मित्रहरू विश्वासिला छैनन्। छोरी हाम्रा सपनाहरू गतिला छैनन्, किनकि बिस्तरा सिरानी सजिला छैनन्। हजुर, छोरी हाम्रा सपनाहरू गतिला छैनन्, किनकि बिस्तरा सिरानी सजिला छैनन्। चर्चित नारी गजलकार अमला अधिकारीको यो गजल वाचन सँगसँगै तपाईँलाई धेरै धेरै माया सम्झना सम्हाल्दै कार्यक्रम गजल बिम्बको पर्खाइमा बसिरहनु भएका तपाईँ समस्त साहित्यिक मनहरूमा आत्मीय आत्मीय आत्मीय अभिवादन। आदरणीय मित्रहरू, तपाईँले हरेक हप्ताको यसै समयमा काठमाडौँमा नवज्योति एफएम 88.2 MHz, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz, मगलसैन अछाममा रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरंगमा यो कार्यक्रम सुन्दै आउनु भएको छ। र आजदेखि टिकापुर कैलाली स्थित काइट्स एफएम 91.8 MHzको रेडियो तरंगबाट पनि हामी गुन्जिरहेका छौं। अग्रज गजलकारलाई सम्मान अनि नवागन्तु गजलकारलाई स्थान दिँदै नेपाली गजलको संरक्षण सम्वर्धनमा हामी जुटिरहेका छौं। र आजको व्यवसायमा पनि हामी उपस्थित भइसकेका छौं उत्पादन सहयोगी श्यामहरि शिवभक्तिसँगै म तपाईँकी आत्मीय मित्र रोहित शाही अनुरागी। आदर मित्रहरू, यो कार्यक्रम तपाईँले यति बेला रेडियो मार्फत सुन्न पाउनु भएको छैन भने www.chisapaninepal.blogspot.com मार्फत तपाईँ जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यो व्यवस्था हामीले तपाईँका लागि मिलाइदिएका छौं। हामी तपाईँका मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँछौं। चाहे हाम्रो फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गरेर होस्, चाहे अतिथि गजलकारसँग भलाकुसारी गरेर होस्, यसरी कार्यक्रम गजल बिम्बको यो वर्षाईलाई हामीले अगाडि बढाइरहेका छौं। र तपाईँसँगै सहकार्य गर्दै गजल बिम्बको वर्षाई अघि बढिरहेको छ। थुप्रै मित्रहरूको सल्लाह सुझावलाई हामीले बोकिरहेका छौं, तपाईँका सल्लाह सुझावलाई हामीले मनन गरिरहेका छौं। र तपाईँकै सल्लाह सुझाव अनुसार तपाईँले सोचे जस्तै भने जस्तै बनाउने प्रयासमा छौं गजल बिम्बको वसाईलाई। नेपाली गजलको संरक्षण सम्वर्धनमा हामी जुटिरहेका छौं। पछिल्लो समय त नेपाली गजलको अहिले इतिहासमा हेर्ने हो भने नेपाली गजल फर्स्ट आएको छ अरू विधा भन्दा, र धेरै गजलकारहरू उत्पादन हुनुभएको छ नेपाली इतिहास हासमा। र नयाँ गजलकारलाई विशेष गरेर यो कार्यक्रमले उठाउने प्रयास गरिरहेको छ। र आजको गजल बिम्बको बसाईमा भने हाम्रो फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजलहरू वाचन गरेर अगाडि बढ्नेछ र साथमा नेपाली सांगीतिक गजलहरू राखेर पनि तपाईँलाई एकदमै मन्त्रमुक्त बनाउनेछौँ। आज भने सांगीतिक गजलहरू हामी गायक दिनेश गौतमद्वारा स्वरबद्ध केही सांगीतिक गजलहरू तपाईँका लागि राख्नेछौँ। त्यसो त दिनेश गौतमका सांगीतिक गजल धेरै साहित्यिक मनहरूको मनमुटुमा बस्न सफल भएका छन्, धेरै श्रोताको मन जित्न सफल गायक हुनुहुन्छ दिनेश गौतम। उहाँको आवाजमा सांगीतिक गजलहरू राख्नेछौँ, साथमा तपाईँका फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजलहरू वाचन गर्नेछु आजको यो विषयमा। र गजलहरू उठान गर्नुभन्दा अगाडि यति बेला म कार्यक्रमको शुभारम्भ गर्छौँ। भोलि के कस्तो पो होला थाहा छैन, होला नहोला यो चोला थाहा छैन। दिनेश गौतमको आवाज शब्द डाक्टर टीकाराम भण्डारीको संगीत पुस्तक प्रसादको यो निकै मिठो सांगीतिक गजल तपाईँका लागि राख्छौ। कस्तो पो होला थाहा छैन, भोली के कस्तो पो होला थाहा छैन। हजुर, भोलि के कस्तो पो होला थाहा छैन, होला नहोला यो चोला थाहा छैन। दिनेश गौतमको आवाज, डाक्टर टीकाराम भण्डारीको शब्द, पुस्तक प्रसादको संगीतबद्ध यो निकै मिठो सांगीतिक गजल तपाईँका लागि राखेर आजको गजलबिम्बको वसाय शुभारम्भ गरिसकेको छु। गजलबिम्बको वसाय सुनिरहनु भएको छ पक्क पनि काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाज, मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 99 मेगाज, र आजदेखि टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्जको रेडियो तरंगबाट हामी गुन्जिरहेका छौं। र आज भने हाम्रो फेसबुक र इमेल ठेगानामा केही मित्रहरूले गजल पोस्ट गर्नु भएको छ, तिनै गजलहरू वाचन गरेर आजको वसाई अगाडि बढ्नेछ। र आज म कार्यक्रममा पहिलो गजल उठान गर्न चाहन्छु. यो गजल हामीलाई पठाउनु भएको छ, इमेल ठेगानामा प्राप्त भएको गजल छ यो. भरतपुर चितवनका गजल स्रष्टा मुक्त उदासले हामीलाई यो गजल पठाउनु भएको छ. यहाँनिर सुरु गर्छु गजलकार मुक्त उदासको. मुटु दुखाउनु छ आँसु बगाउनु छ, मुटु दुखाउनु छ आँसु बगाउनु छ, अब जिन्दगी यसै गरी बिताउनु छ. मुटु दुखाउनु छ आँसु बगाउनु छ, अभावले गर्दा आमा सधैँ भन्नुहुन्छ, अभावले गर्दा आमा सधैँ भन्नुहुन्छ, मेरो मुटुको टुक्रो खाडी पठाउनु छ. मुटु दुखाउनु छ आँसु बगाउनु छ, समयको चुनौतीलाई स्वीकार गरी, समयको चुनौतीलाई स्वीकार गरी, स्वयं मर्नु छ यो देश बचाउनु छ. मुटु दुखाउनु छ आँसु बगाउनु छ, अब मैले छातीको शल्यक्रिया गरेर, अब मैले छातीको शल्यक्रिया गरेर यो कलेजीमा तिम्रो नाम देखाउनु छ, अब मैले छातीको शल्यक्रिया गरेर यो कलेजीमा तिम्रो नाम देखाउनु छ. मुटु दुखाउनु छ आँसु बगाउनु छ, गर्ने भए प्रहार अगाडिबाट गर, गर्ने भए प्रहार अगाडिबाट गर, मित्रलाई यही कुरामा सम्झाउनु छ. मुटु दुखाउनु छ आँसु बगाउनु छ, अब जिन्दगी यसै गरी बिताउनु छ. हजुर, भरतपुर चितवनका गजलकार मुक्त उदासको मैले गजल वाचन गरेँ, पहिलो गजल उठान गरेँ मैले. कार्यक्रम गजल बिम्बमा मुक्त उदासप्रति आभारी छु. आगामी दिनमा पनि यसरी नै माया गरेर गजल पठाइदिनुहुनेछ. त्यसो त निकै मिठा मिठा गजल लेख्नुहुन्छ मुक्त उदासीले. पकवानी साहित्य यात्रा सफल तरिकाले अगाडि बढोस् मुक्त उदासजीको. र गजल वाचन गर्ने क्रममा यहाँनिर अर्को गजल वाचन गर्छु. चिसापानी छ रामेछाप, हाल काठमाडौँमा बस्दै आउनुभएका गजलकार रामशरण श्रेष्ठको गजल. पैसालाई चिन्न सक्ने हैसियत कहाँ छ र, पैसालाई चिन्न सक्ने हैसियत कहाँ छ र, तिमीलाई किन्न सक्ने हैसियत कहाँ छ र, पैसालाई चिन्न सक्ने हैसियत कहाँ छ र, धनी बस्ने समाजमा बिग्दो रहेछ प्रेम पनि, धनी बस्ने समाजमा बिग्दो रहेछ प्रेम पनि, गरिबले छिन्न सक्ने हैसियत कहाँ छ र, पैसालाई चिन्न सक्ने हैसियत कहाँ छ र, चाहिँदैन छत्र छाया माया मोह प्रेम बिना, चाहिँदैन छत्र छाया माया मोह प्रेम बिना, फूल टेकी हिन्न सक्ने हैसियत कहाँ छ र, पैसालाई चिन्न सक्ने हैसियत कहाँ छ र, महलमै बस तिमी हीरा मोती यता छैन, महलमै बस तिमी हीरा मोती यता छैन, असर्फी गिन्न सक्ने हैसियत कहाँ छ र, पैसालाई चिन्न सक्ने हैसियत कहाँ छ र, तिमीलाई किन्न सक्ने हैसियत कहाँ छ र. हजुर, पैसालाई चिन्न सक्ने हैसियत कहाँ छ र, तिमीलाई किन्न सक्ने हैसियत कहाँ छ र, चिसापानी छ रामेछापका गजलकार रामशरण श्रेष्ठको गजल मैले वाचन गरेँ. हाल काठमाडौँमा बस्दै आउनुभएको छ र त्यसो त चिसापानी ब्लकका एडमिन डाइरेक्टर पनि हुनुहुन्छ रामशरण श्रेष्ठजी, र हामीलाई धेरै सहयोग गर्नुभएको छ यो कार्यक्रमलाई चिसापानी ब्लकसम्म हाल्नमा उहाँको ठूलो योगदान छ. त्यसो त अहिले नेपालभरिका धेरैवटा रेडियो स्टेशनबाट प्रसारण हुने साहित्यिक कार्यक्रमहरू चिसापानी ब्लकमा भेटाउँछौँ, र गजल बिम्ब पनि तपाईँ चिसापानी ब्लकमा भेटाउनुहुन्छ. यो कार्यक्रम यति बेला सुन्न नपाउनुभएका श्रोताका लागि हामीले चिसापानी ब्लकमा राख्ने व्यवस्था गरेका छौँ. चिसापानी ब्लकबाट तपाईँ सुन्न सक्नुहुन्छ. र गजल वाचन गर्ने क्रममा यहाँनिर म अर्को गजल वाचन गर्छु. यो गजल धेरै अगाडि हामीलाई पोस्ट गर्नु भएको छ, फेसबुक ठेगानामा हामीलाई पोस्ट भएको गजल छ यो. कान्छी बजार स्याङ्जाका गजलकार अन्जान श्रेष्ठ अभागीको. रातमा निन्द्रा छैन तिम्रो यादले सताउँछ, रातमा निन्द्रा छैन तिम्रो यादले सताउँछ, तिमीसँग बिताएको त्यो रातले सताउँछ, रातमा निन्द्रा छैन तिम्रो यादले सताउँछ, माया गर्छु भनी बोलीले ठिक्कै पार्नु पर्दैन, माया गर्छु भनी बोलीले ठिक्कै पार्नु पर्दैन, तिमी छोडी गए नि तिम्रो घातले सताउँछ। रातमा निन्द्रा होइन तिम्रो यादले सताउँछ, तिम्रो फोटो हेर्दा हेर्दै दिन कटाउँदैछु म, तिम्रो फोटो हेर्दा हेर्दै दिन कटाउँदैछु म, रुँदै तिमीसँग गरेको बातले सताउँछ। रातमा निन्द्रा होइन तिम्रो यादले सताउँछ, धेरै माया गर्नु हुँदैन थियो पागल बनायो, धेरै माया गर्नु हुँदैन थियो पागल बनायो, हात समाउँदै हिँडेको साथले सताउँछ। रातमा निन्द्रा होइन तिम्रो यादले सताउँछ, तिमीसँग बिताएको त्यो रातले सताउँछ। हजुर, रातमा निन्द्रा होइन तिम्रो यादले सताउँछ, तिमीसँग बिताएको त्यो रातले सताउँछ। अन्जान श्रेष्ठ भागीको गजल मैले वाचन गरी कान्छी बजार स्याङ्जाका गजलकारको, र अन्जान श्रेष्ठ भागीप्रति आभारी छु। आगामी दिनमा पनि यसरी नै माया गरेर गजल पठाइदिनु हुनेछ। मित्रहरू, गजल बिम्बको बसाइ सुनिरहनु भएको छ। आजको बसाइलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउने प्रयासमा छौं, र आज हाम्रो फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजलहरू वाचन गरिरहेको छु, र दिनेश गौतमद्वारा स्वरबद्ध सांगीतिक गजलहरू पनि मैले आजको बसाइमा राखिरहेको छु। र गजलहरू वाचन गरिसकेपछि यहाँनिर अर्को सांगीतिक गजल तपाईँका लागि बिसाउनु पर्छ। सांगीतिक गजल राख्ने क्रममा हौसला बुलन्द भइदिन्छ तिमी आउँदा, सुनमा सुगन्ध भइदिन्छ तिमी आउँदा। दिनेश गौतमको आवाज, शब्द बाबु त्रिपाठीको, संगीत पुस्तक प्रसादको यो निकै मिठो सांगीतिक गजल यति बेला रेडियो सुनेर बसिरहनुभएका तपाईँ समस्त श्रोता मित्रहरूका लागि राख्छौं। हौसला बुलंद भइदिन्छ हौसला बुलंद भइदिन्छ तिमी आउँदा, हौसला बुलंद भइदिन्छ तिमी आउँदा। सुनमा सुगन्ध भइदिन्छ तिमी आउँदा, हौसला बुलन्द भइदिन्छ तिमी आउँदा। मूर्छा पर्छन् कति सासै राखिन्छ कतिको, मूर्छा पर्छन् कति सासै राखिन्छ कतिको, मूर्छा पर्छन् कति पर्छन् कति सासै रोकिन्छ कतिको। धड़कन बन्द भइदिन्छ तिमी आउँदा, धड़कन बन्द भइदिन्छ आउँदा। डर लागो आधी कहानी लागो तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब छैन दिल सन्चो एक रत्ती अचेल छैन दिल सन्चो एक रत्ती अचेल बिरामी जस्तो भएको छ जिन्दगी अचेल छैन दिल सन्चो एक रत्ती अचेल पानीको नाली फुटेर साँझसम्म गएछ पानीको नाली फुटेर साँझसम्म गएछ चार हातमाथि उब्रेको छ छिमेकी अचेल छैन दिल सन्चो एक रत्ती अचेल केही त केही गडबडी जरुर छ पहिला भन्दा केही त केही गडबडी जरुर छ पहिला भन्दा निकै फेरिएकी छिन् छोरी अचेल छैन दिल सन्चो एक रत्ती अचेल अदालतमा श्रीमानको बयान यस्तो थियो अदालतमा श्रीमानको बयान यस्तो थियो आधा रातपछि घर आउँछिन् श्रीमती अचेल छैन दिल सन्चो एक रत्ती अचेल भित्ताले पनि वेदना सुन्न छाडेको छ भित्ताले पनि वेदना सुन्न छाडेको छ तर्केर बस्न थालेको छ सिरानी अचेल भित्ताले पनि वेदना सुन्न छाडेको छ तर्केर बस्न थालेको छ सिरानी अचेल छैन दिल सन्चो एक रत्ती अचेल बिरामी जस्तो भएको छ जिन्दगी अचेल हजुर छैन दिल सन्चो एक रत्ती अचेल बिरामी जस्तो भएको छ जिन्दगी अचेल टिकापुर कैलाली हाल राजकोट भारतमा बस्दै आउनुभएकी नारी गजलकार सुमन स्मारिकाको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ गजल बिम्बको बसाई सुनिरहनु भएको छ पक्कै पनि यो कार्यक्रम काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 900 मेगाहर्ज मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 90 मेगाहर्ज र काइट्स एफएम 91.8 मेगाहर्जको रेडियो तरंगबाट हामी गुन्जिरहेका छौं पक्कै पनि आज मैले फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गरिरहेको छु अगाडि गजल वाचन गरे छैन दिल सन्चो एक रत्ती अचेल बिरामी जस्तो भएको छ जिन्दगी अचेल सुमन स्मारिकाको गजल वाचन गरे सुमन स्मारिका प्रति आभारी छु आगामी दिनमा पनि यसरी नै माया गरेर गजल पठाइदिनुहुनेछ र मित्रहरू गजल वाचन गर्ने क्रममा म अर्को गजल यति बेला उठान गर्न चाहन्छु यो गजल हामीलाई पठाउनु भएको छ इमेल ठेगानामा प्राप्त भएको गजल हो लमजुङका गजलकार दोषी महेन्द्रजीले यो गजल हामीलाई पठाउनु भएको छ यति बेला वाचन गर्छु गजलकार दोषी महेन्द्रको राहदानी बनाएर परदेश आएको छु राहदानी बनाएर परदेश आएको छु मैले झोलाभित्र देश सजाएको छु राहदानी बनाएर परदेश आएको छु सपनाको पछि लाग्दा जिन्दगी बर्बाद भयो सपनाको पछि लाग्दा जिन्दगी बर्बाद भयो आफैले आफैलाई आज कराएको छु राहदानी बनाएर परदेश आएको छु उनी सोच्छिन् कस्तो छ कसरी जवाब दिउँ उनी सोच्छिन् कस्तो छ कसरी जवाब दिउँ न निधाएको छु कहिल्यै न अघाएको छु राहदानी बनाएर परदेश आएको छु। गाउँभरि हल्ला छरे कमाएको प्रशस्तै तर मैले भएको पनि सधैं गुमाएको छु। राहदानी बनाएर परदेश आएको छु। सरकारले मलाई फिर्ता बोलाउला नबोलाउला एउटा पत्र लेखेर बिन्ती पठाएको छु। राहदानी बनाएर परदेश आएको छु। मैले झोला भित्र देश सजाएको छु। हजुर, राहदानी बनाएर परदेश आएको छु। मैले झोला भित्र देश सजाएको छु। दोषी महेन्द्रको गजल वाचन गरी लमजुङका गजलकारको र दोषी महेन्द्रप्रति आभारी छु। आगामी दिनमा पनि यसरी नै गजल बिम्बलाई माया गरेर गजल पठाइदिनु हुनेछ। मित्रहरू, आज निकै मीठा मीठा गजल मैले वाचन गरिरहेको छु। मीठा मीठा सांगीतिक गजल पनि राखिरहेको छु। आजको वसाईलाई तपाईँले सोचे जस्तै भने जस्तै बनाउने प्रयासमा छौं। नेपाली गजलको संरक्षण सम्वर्धनमा हामी जुटिरहेका छौं। पछिल्लो समय त धेरै स्रष्टाले गजल लेख्नुहुन्छ। अहिले गजल विधा फर्स्ट आएको छ। अरू विधा भन्दा त्यही गजलको उत्थानमा हामी लागिरहेका छौं। अग्रज गजलकारसँग पक्कै सहकार्य गरिरहेका छौं अनि नवागन्तुक गजलकारलाई स्थान दिएर गजल बिम्बको बसाई अघि बढ़िरहेको छ। र गजल वाचन गर्ने क्रममा अर्को गजल यहाँनिर वाचन गर्छु। यो गजल हामीलाई फेसबुकमा प्राप्त भएको गजल हो। बलियाथ लम्की कैलाली हाल मुम्बईमा बस्दै आउनुभएका गजलकार अभागी मुकेशले यो गजल हामीलाई पठाउनु भएको छ। यति बेला गजल वाचन गर्छु गजलकार अभागी मुकेशको। जसरी कलमबाट मसी सकिएर जान्छ, जसरी कलमबाट मसी सकिएर जान्छ, त्यसरी मान्छेको यो जिन्दगी सकिएर जान्छ। जसरी कलमबाट मसी सकिएर जान्छ, तिमीले देश छोडेर सम्पत्ति कमायौ त के भो, तिमीले देश छोडेर सम्पत्ति कमायौ त के भो, एक दिन तिम्रो पनि सम्पत्ति सकिएर जान्छ। जसरी कलमबाट मसी सकिएर जान्छ, सु नजरले प्रहार गरेपछि अफिनलाई, सु नजरले प्रहार गरेपछि अफिनलाई, कि अफिनमा रहेको विषादी सकिएर जान्छ। जसरी कलमबाट मसी सकिएर जान्छ, यो निर्दोष सपना पनि टुहुरो हुँदो रहेछ, यो निर्दोष सपना पनि टुहुरो हुँदो रहेछ, जब रात सँगसँग निधरी सकिएर जान्छ, यो निर्दोष सपना पनि टुहुरो हुँदो रहेछ, जब रात सँगसँग निधरी सकिएर जान्छ। जसरी कलमबाट मसी सकिएर जान्छ, त्यसरी मान्छेको यो जिन्दगी सकिएर जान्छ। हजुर, अभागी मुकेश रेउलेको मैले गजल वाचन गरेँ। बलियाठ लम्की कैलाली उहाँको ठेगाना हो। हाल मुम्बईमा बस्दै आउनु भएको छ। प्रायजसो हामी गजलमा अलिकति जिन्दगीका भोगाई का गजलहरू मैले आज वाचन गरिरहेको छु। अभागी मुकेश रेउलेजीको गजलमा पनि अलिकति जिन्दगीका भोगाई पूर्ण शब्दले भरिपूर्ण गजल मैले भेटाएँ। अभागी मुकेश रेउलेप्रति आभारी छु। आगामी दिनमा पनि यसरी नै माया गरेर गजल पठाइदिनुहुनेछ। र आज गजल वाचन गरिरहेको छु, साथमा नेपाली सांगीतिक गजलहरू पनि मैले राखिरहेको छु। तपाईँलाई मन्त्रमुक्त बनाइरहेको छु, संगीतमय बनाइरहेको छु। आज दिनेश गौतमद्वारा स्वरबद्ध सांगीतिक गजल, अलिकति दिनेश गौतमद्वारा स्वरबद्ध सांगीतिक गजलमा पनि अलिकति जिन्दगीका भोगाईहरू सम्मिश्रण भएका छन्। गजलमा पनि केही त्यस्तै त्यस्तै शब्दहरू आज भेटिएका छन्। तिनै सांगीतिक गजल अनि तपाईँका फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गरेर आजको वसाईलाई पनि तपाईँले जस्तै भने जस्तै बनाउने प्रयासमा हामी छौं। यति बेला सांगीतिक गजल बिसाउनु पर्छ। सांगीतिक गजल बिसाउने क्रममा अर्को सांगीतिक गजल हामी यति बेला राख्छौं। पिउनेहरू सुन, पिउन सधैँ जोसमा बस्नु, कि त पिउँदै नपिउनु, पिएपछि के होसमा बस्नु। दिनेश गौतमको आवाज, डाक्टर निरज भट्टराईको शब्द, त्यसै गरी पुस्तक प्रसादको संगीतबद्ध यो निकै मिठो सांगीतिक गजल यति बेला तपाईँका लागि राख्छौं। पिए पज के होस मा बस्नु, कसरी बस्यो खै बानी शराबमा तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब बड़ा अचम्मको हुन्छ हरकत केटाकेटीको बड़ा अचम्मको हुन्छ हरकत केटाकेटीको त्यसैले त छाडी आज संगत केटाकेटीको बड़ा अचम्मको हुन्छ हरकत केटाकेटीको उदण्ड उछिउखल उत्ताउलो स्वभाव हुन्छ उदण्ड उछिउखल उत्ताउलो स्वभाव हुन्छ जब जब उम्लिन्छ रगत केटाकेटीको बड़ा अचम्मको हुन्छ हरकत केटाकेटीको झिनो प्रगतिमा पनि बहुत उफ्रिने गर्छन् झिनो प्रगतिमा पनि बहुत उफ्रिने गर्छन् के हुन्छ र आखिर इज्जत केटाकेटीको, बडा अचम्मको हुन्छ हरकत केटाकेटीको, काँडामाथि पनि फूल सम्झेर पाउ राख्छन्, काँडामाथि पनि फूल सम्झेर पाउ राख्छन्, त्यसैले अनौठो लाग्छ आदत केटाकेटीको, बडा अचम्मको हुन्छ हरकत केटाकेटीको, पुतली जस्तै दौडिन्छन् पुतलीको पछाडि, पुतली जस्तै दौडिन्छन् पुतलीको पछाडि, बडा अनौठो लाग्छ हिम्मत केटाकेटीको, बडा अचम्मको हुन्छ हरकत केटाकेटीको, त्यसैले त छोडे आज संगत केटाकेटीको। हजुर, बडा अचम्मको हुन्छ हरकत केटाकेटीको, त्यसैले त छाडे आज संगत केटाकेटीको। बन्ना टोली पाँच अछामका गजलकार मोहन रावल अनमोल अस्तुको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ। गजल बिम्बको बसाई सुनिरहनु भएको छ काठमाडौँमा नवजोति एफएम 88.2 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज, र आजदेखि हामी गुन्जिएका छौं टिकापुर कैलाली स्थित काइट्स एफएम 91.8 मेगाहर्जको रेडियो तरंगबाट हामी गुन्जिरहेका छौं। आजको वसाईलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउने प्रयासमा छौं। आज फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजलहरू मैले वाचन गरिरहेको छु। अगाडि गजल वाचन गरे बान्ना टोली पाँच अछामका गजलकार मोहन रावल अनमोल अस्तुको गजल मैले वाचन गरे, बडा अचम्मको हुन्छ हरकत केटाकेटीको, त्यसैले त छाडे आज संगत केटाकेटीको। मोहन रावल अनमोल अस्तु प्रति आभारी छु, आगामी दिनमा पनि यसरी नै माया गरेर गजल पठाइदिनु हुनेछ। मित्रहरू, आज निकै मिठा मिठा गजल वाचन गर्ने क्रममा म छु र निकै मिठा मिठा गजल अगाडि पनि वाचन गरिसके, अब केही गजल मात्र मसँग छन्। कार्यक्रमको उत्तरार्धमा पनि छु, गजल वाचन गर्ने क्रममा यहाँनिर अर्को गजल वाचन यहाँनिर गर्छु। यो गजल हामीलाई पठाउनु भएको छ, इमेल ठेगानामा प्राप्त भएको गजल हो। टिकापुर कैलाली हाल काठमाडौँमा बस्दै आउनुभएका विवेक विशालुको गजल हामीलाई प्राप्त भएको छ। यति बेला गजल वाचन गर्छु गजलकार विवेक विशालुको। जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेन, जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेन, हरेक दर्दहरूभित्र लुकेको सुख खोजिरहेन, जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेन, आज गर्यौ तिमीले पनि किनारले झैं बेमतलब, आज गर्यौ तिमीले किनारले झैं बेमतलब, म पनि ठिक ढुङ्गा बगे जस्तै गरी बगिरहेँ, जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेन, मैदान बीचको खम्बाले मलाई बनाइरह्यो, मैदान बीचको खम्बाले मलाई बनाइरह्यो, हुरी बतासमा शान्त रहने तरिका सिकिरहेँ, जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेँ, मैले जोगी र कुबेरलाई तब सन्तुष्ट देखेँ, मैले जोगी र कुबेरलाई तब सन्तुष्ट देखेँ, जब तराजुमा मोती बराबर खरानी जोखिरहेँ, जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेँ, उज्यालाहरू मेरो बस्ती नग्याउन आएका हुन्, उज्यालाहरू मेरो बस्ती नग्याउन आएका हुन्, त्यसैले आफ्ना आँखाहरूलाई पट्टीले छोपिरहेँ, जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेँ, विवेक माझी हो तारिरहन्छ विचारहरू, विवेक माझी हो तारिरहन्छ विचारहरू, चढाइरहेँ खियाइरहेँ पारी पुगी झारिरहेँ, जसरी हिँडायो जिन्दगी त्यसरी नै हिँडिरहेँ, हरेक दर्दहरूभित्र लुकेको सुख खोजिरहेँ। हजुर, टिकापुर कैलाली हाल काठमाडौँमा बस्दै आउनुभएका गजलकार विवेक विश्वालुको मैले यहाँनिर गजल वाचन गरे, विवेक विश्वालुप्रति आभारी छु, आगामी दिनमा पनि यसरी नै माया गरेर गजल पठाइदिनुहुनेछ। र गजल वाचन गर्ने क्रममा यहाँनिर अर्को गजल वाचन गर्छु, यो गजल पनि हामीलाई टिकापुर कैलाली हाल काठमाडौँमा बस्दै आउनुभएका गजलकार ललित सादाले हामीलाई यो गजल पठाउनु भएको छ। यहाँनिर गजल बिम्बमा वाचन गर्छु गजलकार ललित सादाको यो गजल। किनार हेरिरहन्छ नदी बग्छ, किनार हेरिरहन्छ नदी बग्छ, बग्दा बग्दै कहाँ पुगिसक्छ, किनार हेरिरहन्छ नदी बग्छ, आमा भन्नुहुन्थ्यो नगर्नु बाबु, आमा भन्नुहुन्थ्यो नगर्नु बाबु, चरा गुड़ छोड्छ बथान लग्छ, किनार हेरिरहन्छ नदी बग्छ, दुनियाँको प्रक्रिया नै यस्तै छ, दुनियाँको प्रक्रिया नै यस्तै छ, यहाँ पुस्ताले पुस्तालाई ठग्छ, किनार हेरिरहन्छ नदी बग्छ, के फाइदा लाग्दो हो जीवनलाई, के फाइदा लाग्दो हो जीवनलाई, आफै सकिएर दिनहरू थप्छ, किनार हेरिरहन्छ नदी बग्छ बग्दा बग्दै कहाँ पुगिसक्छ। हजुर, किनार हेरिरहन्छ नदी बग्छ बग्दा बग्दै कहाँ पुगिसक्छ। टिकापुर कैलाली हाल काठमाडौँमा बस्दै आउनुभएका गजलकार ललित सादाको मैले गजल वाचन गरे। ललित सादाप्रति आभारी छु। आगामी दिनमा यसरी नै माया गरेर गजल पठाइदिनुहुनेछ। र मित्रहरू, हामी कार्यक्रमको एकदमै उत्तरार्धमा छौं र कार्यक्रम गजल बिम्बमा अब मैले अन्तिम गजल वाचन गर्नुपर्छ। अन्तिम गजल उठान गर्न चाहन्छु। यो गजल हामीलाई पठाउनु भएको छ धेरै लामो समय अगाडि। हामीलाई यो गजल फेसबुकमा पोस्ट गर्नुभएको थियो सुर्खेतका गजलकार, मेलकुना सुर्खेतका गजलकार संगम सुर्खेतीले हामीलाई यो गजल पठाउनु भएको छ। यति बेला गजल वाचन गर्छु गजलकार संगम सुर्खेतीको गजल। मुटु कलेजो कसैले शिर लैजाऊ, मुटु कलेजो कसैले शिर लैजाऊ, आऊ छानी छानी यो शरीर लैजाऊ, मुटु कलेजो कसैले शिर लैजाऊ, यो देशको भाग्य रेखा कोर्दै गर्दा नेताहरू, यो देशको भाग्य रेखा कोर्दै गर्दा नेताहरू, बिन्ती खल्तीमा शरीरका तस्विर लैजाऊ, मुटु कलेजो कसैले शिर लैजाऊ, कसैले यो संगमको पुकार सुन्छ भने, कसैले यो संगमको पुकार सुन्छ भने, कर्म गरेर फल नपाइने अभागीको यो तकदीर लैजाऊ, कसैले यो संगमको पुकार सुन्छ भने, कर्म गरेर फल नपाइने अभागीको यो तकदीर लैजाऊ, मुटु कलेजो कसैले शिर लैजाऊ, आऊ छानी छानी यो शरीर लैजाऊ। मेलकुना सुर्खेतका गजलकार संगम सुर्खेतीको मैले गजल वाचन गरे। संगम सुर्खेतीप्रति आभारी छु। आगामी दिनमा यसरी नै माया गरेर गजल पठाइदिनुहुनेछ। मित्रहरू, आजको वसाईमा निकै मिठा मिठा गजल मैले वाचन गरेँ। फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गरेँ, साथमा नेपाली साङ्गीतिक गजलहरू पनि राखेँ। आजको वसाई तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया तपाईँले लेखी पठाउन सक्नुहुन्छ। काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 900 मेगाहर्ज, मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज र टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्जमा तपाईँले सल्लाह सुझाव दिन सक्नुहुन्छ। तपाईँले सल्लाह सुझाव पक्कै पनि हामीलाई दिनुपर्ने हुन्छ र आगामी दिनमा तपाईँकै सल्लाह सुझाव अनुसार कार्यक्रमलाई के कसरी अगाडि बढाउने त्यो तपाईँको जिम्मा छ। तपाईँले सल्लाह सुझाव दिनुभएको खण्डमा तपाईँले सोचे जस्तै भने जस्तै बनाउने प्रयासमा छौँ गजल बिम्बलाई। र अब चाहिँ विदा माग्नुपर्छ गजल बिम्बको यो वसाई वाचन। र तपाईँ गजल पठाउन चाहनुहुन्छ भने अन्त्यमा मैले तपाईँका लागि ठेगाना भन्नै पर्ने हुन्छ र गजल पठाउने हाम्रो इमेल ठेगाना रहेको छ gajalbimba@gmail.com र तपाईँ सामाजिक सञ्जाल फेसबुकको सुविधामा हुनुहुन्छ भने गजल बिम्ब gajalbimba गजल बिम्ब सर्च गर्नुभएको खण्डमा हामीलाई भेटाउनुहुन्छ र गजल पोस्ट गरिदिनुहोला। र तपाईँले इमेल र फेसबुक ठेगानामा हामीलाई गजल पठाउनु भएको छ भने हामीलाई छिटो प्राप्त हुन्छ तपाईँका गजल। पक्कै पनि हामीलाई उपलब्ध भएपछि तपाईँका गजल आगामी दिनमा पक्कै पनि वाचन गर्नेछौँ। यतिन्जेल कार्यक्रम गजल बिम्बको वसाय सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्ण श्रोता अनि श्रष्टलाई धेरै धेरै धन्यवाद दिन्छु र आजको वसाईमा गजल पठाएर साथ दिनुहुने सम्पूर्ण गजलकार मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद र विशेष धन्यवाद छ उत्पादन सहयोगी श्यामरी शिवभक्तिजीलाई। र अन्त्यमा तपाईँबाट विदा माग्नुभन्दा अगाडि एउटा साङ्गीतिक गजल तपाईँका लागि राख्नुपर्ने हुन्छ। साङ्गीतिक गजल राख्ने क्रममा तपाईँका लागि अन्त्यमा राख्छु दिनेश गौतमकै स्वरबद्ध साङ्गीतिक गजल हो, जिन्दगीमा तलतल नभए के जिउनु, एक्लै हुँदा बोतल नभए के जिउनु। शब्द रावतको, सङ्गीत पुस्तक प्रसादको, आवाज दिनेश गौतमको। यो निकै मिठो साङ्गीतिक गजल तपाईँका लागि राख्दै अर्को हप्तासम्मको लागि म तपाईँकै आत्मीय मित्र रोहित साई अनुरागी बिदा हुन्छु। हस् त नमस्कार, शुभ रजनी। जिंदगी माँ तल तल तल तल न भई के जुनू, जिंदगी मां तल तल तल तल न भई के जुनू एकलै हुदा हो एकलै हुदा बोतल न भई के जुनू जिंदगी मां तल तल तल तल न भई के जुनू